पटक माओवादी दम्भका कारण संविधान सभा असफल भएको बताउँदै यसपटक असफल भयो भने फेरि अर्को पुस्ता असफल हुने भन्दै कङ्ग्रेस सबैलाई मिलाएर संविधान जारी गर्ने पक्षमा रहेको नेता थापाको भनाइ थियो। माओवादीको जस्तै कङ्ग्रेसले पनि दम्भ राखेको भए संविधान सभाको यात्रा पहिल्यै टुङ्गिने समेत नेता थापाले बताउनुभयो। असार 8 गते हुने उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसले क्षेत्र नम्बर 4 अन्तर्गत आज आयोजना गरेको फुलबारी र पटियानीको चुनावी सभालाई समेत सम्बोधन गर्दै उहाँले उपनिर्वाचनमा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेलाई जिताउन आग्रह गर्नुभयो। सभापति सुशील कोइरालाको प्रतिनिधिका रूपमा घिमिरेलाई कङ्ग्रेसले उभ्याएको बताउँदै उहाँले कोइरालाको भन्दा बढी मत ल्याएर जिताउन आग्रह गर्नुभयो। कार्यक्रममा उम्मेद्वार रामकृष्ण घिमिरेले संविधान र विकास निर्माण दुवैका लागि आफूलाई जिताउन आह्वान गर्नुभयो। असारको 8 गते हुने उपनिर्वाचनमा नेपाली कङ्ग्रेसको पक्षमा जनलहर ल्याउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरू एकजुट भएका छन्। नागरिकको मौलिक हकका लागि कङ्ग्रेसले सधैँ लडेको भन्दै कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेलाई जिताउन नेपाल स्वास्थ्य कर्मी सङ्घ चितवनले सबैलाई आह्वान समेत गरेको छ। कङ्ग्रेसले नेपालको प्रजातान्त्रिक लडाइँमा अनवरत रूपमा लागेको भन्दै कङ्ग्रेसले नै जनताको स्वास्थ्य शिक्षा रोजगारी जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सक्ने भन्दै कङ्ग्रेस उम्मेद्वार घिमिरेलाई जिताउन थप क्रियाशील हुन समेत आग्रह गरेको छ। नेपाल स्वास्थ्य कर्मी सङ्घको 24 स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले आज आयोजना गरेको अन्तर्क्रिया तथा चियापान कार्यक्रममा सहभागीहरूले चुनावी माहौलका लागि अग्रसर भएका छन्। नेपाली कङ्ग्रेसले गरेको चुनावी प्रचार प्रसारलाई समेत तीव्रता पार्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। नेकपा एमालेका सचिव शङ्कर पोखरेलले प्रधानमन्त्री सुशील कोइरालाका कारण मुलुकको विकास पछाडि परेको बताउनु भएको छ। पश्चिम चितवनको शारदानगर स्थित नयाँ बस्तीमा नेकपा एमाले क्षेत्र नम्बर 4 आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव पोखरेलले प्रधानमन्त्री कोइरालाले मन्त्रीहरूले लगेका योजनालाई अगाडि बढाउने वातावरण नबनाएको आरोप लगाउनुभयो। समयमा संविधान जारी गर्ने मुख्य उद्देश्य पार्टीको रहेकाले सरकारबाट हट्ने विषय भने नरहेको उहाँले बताउनु एमालेको पक्षमा जनलहर आएको भन्दै उहाँले क्षेत्र नम्बर 4 एमालेको जित सुनिश्चित भएको दावी गर्नुभयो। नेता पोखरेलले कङ्ग्रेसले भने जस्ता योजना चितवनमा नपरेको जिकिर गर्नुभयो। सभामा चितवनका विभिन्न गाउँ र छिमेकी जिल्ला नवलप्रासीबाट समेत नेता कार्यकर्ता बस रिजर्भ गरेर आएका थिए। चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले चितवन क्षेत्र नम्बर 4 एमालेको जित सुनिश्चित भएको बताउँदै विजय उत्सव मनाउने तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गर्नुभयो। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले यहाँको विकासका लागि जनता समक्ष प्रतिबद्धता जनाए पनि यहीँको क्षेत्र छाडेर चितवन क्षेत्र नम्बर 4 जनतामाथि धोका दिएको बताउनुभयो। त्यसै गरी केन्द्रीय सदस्य देवी ग्यावालीले एमाले उम्मेद्वार पार्वती रावलको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभयो। जनताको चेतना स्तर बढेको छ, अब महिला उम्मेद्वार पार्वतीको जितलाई कसैले रोक्न सक्दैन। उहाँले भन्नुभयो असार 8 गते राति 9 रेडियो खोलेर विजय घोषणा सुन्नका लागि तयार हुनुहोस्। चुनावी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर 4 एमाले उम्मेद्वार पार्वती रावलले यसपटकको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो। 34,000 महिलाको साथ उम्मेद्वार भएकाले सबै महिलाहरूको साथ मलाई मिलेको छ, तपाईँहरूको मत खेर जाँदैन उहाँले भन्नुभयो। कङ्ग्रेस सभापति कोइरालाले चितवनका जनतालाई धोका दिएको भन्दै उम्मेद्वार रावलले माहौल आफ्नो पक्षमा आएको बताउनुभयो। कार्यक्रममा सभासद कृष्ण भक्त पोखरेल, जमिन्द्रमान घले, नेकपा एमाले चितवनका अध्यक्ष जयन्त थपलिया, एमाले नवलप्रासीका अध्यक्ष तिलक महत लगायतले बोल्नु भएको थियो। चुनावी सभामा चितवनका गुन्जनगर, शारदानगर, गीतानगर र पटियानी गाविसका विभिन्न स्थानबाट अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने 70 जनालाई एमाले नेताहरूले स्वागत गरेका थिए। एकीकृत नेकपा माओवादी चितवनले असार 8 गते हुने उपनिर्वाचन नजिकै जाँदा चुनावी अभियानमा तीव्रता दिएको छ। आज उम्मेद्वार खुसीराम पाखरिनसहितको टोलीले मङ्गलपुर गाविसमा घर दैलो गरेको छ। घर दैलोमा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। घर दैलोपछि मङ्गलपुरमा भएको अन्तर्क्रियामा उम्मेद्वार खुसीराम पाखरिनले सङ्घीय संविधान निर्माण र गणतन्त्रलाई संस्थागत गराउन पछाडि पारेको वर्ग महिला दलित जनजातिको अधिकार सुनिश्चितका लागि प्रतिनिधित्व गर्ने मौका दिन मतदातालाई आग्रह गर्नुभयो। कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं तामसालिङ इन्चार्ज नारायण दहाल, केन्द्रीय सदस्य एवं सिद्धवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराई समेतको सहभागिता रहेको थियो। पर्सा जिल्लाको ठोरी रोजीनगरमा आज बिहान परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। 19 वर्षीय शर्मिला चौधरीको ज्यान गएको हो। घरायसी कामको लागि घरको आँगनमा निस्केको बेला चौधरीलाई चट्याङ लागेर घटनास्थलमै ज्यान गएको स्थानीय नरबहादुर गुरुङले जानकारी दिनुभयो। यता पश्चिम चितवनको शिवनगर गाविसमा चट्याङ लागेर आज एक महिला घाइते भएकी छन्। घर नजिक रहेको धारामा पानी भर्ने क्रममा बिहान 7:30 बजेतिर चट्याङ लागेर 26 वर्षीय दुधिमाया लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष खिलराज भट्टराईले भण्डारीले शैक्षिक सुधारका मुद्दाहरूलाई उठान गरी शिक्षाको विकासमा योगदान गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासङ्घ चितवनको आयोजना एवं जिल्ला शिक्षा कार्यालय चितवनको सहयोगमा गरिएको शैक्षिक सुधारका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। शिक्षा व्यक्ति समाज र राष्ट्रलाई सकारात्मक परिवर्तन गरी विकासशील बनाउने माध्यम भएको हुँदा राज्यको हरेक निकायको विषयमा चासो देखाइ कलम चलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुनेमा तालिममा सहभागी वक्ताहरूले जोड दिएका थिए। सामुदायिक विकास अभियान नेपालको आयोजनामा आज पूर्वी चितवनको कठार गाविस अन्तर्गत वडा नम्बर 3 मुसहर बस्तीमा स्वास्थ्य र सरसफाइ सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका उपाध्यक्ष दीपक बाबु श्रेष्ठ, सचिव दीपक लामिसाने, कोषाध्यक्ष रसु थकाली, सदस्य खुबलाल दराईले स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। स्वास्थ्य सेवामा पहुँच पुग्न नसकेको सो मुसहर बस्तीका 25 घरधुरीका करिब 120 जनालाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिई साबुन, ब्रस, मञ्चन लगायतका सामग्री वितरण गरिएको थियो। संस्थाका अध्यक्ष सोमराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि खगेन्द्र मल्ली, मध्यवर्ती उपभोक्ता समिति कटारका अध्यक्ष सुखबहादुर तामाङ रहनु भएको थियो। उता स्वास्थ्य सम्बन्धी अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत डेन्टल केयर अनुशिक्षण कार्यक्रम आज नानगढमा सम्पन्न भएको छ। 40 जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा डाक्टर अजय नेपालीले प्रशिक्षण दिनुभएको औषधि व्यवसाय सङ्घ चितवनका सदस्य रामहरि लम्साले जानकारी दिनुभयो। कार्यक्रम नेपाल औषधि व्यवसाय सङ्घ चितवनका अध्यक्ष शिव पण्डितको अध्यक्षतामा भएको थियो। सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी लगाएको मकैबाली आज नष्ट गरिएको छ। उदयपुर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अतिक्रमण गरी लगाएको करिब 3 बिघा क्षेत्रको मकैबाली नष्ट गरिएको वनका अध्यक्ष केशव लामाले जानकारी दिनुभयो। वन समूहको तरिब बाघ गैरीबारी क्षेत्रमा वन समूहका हिरालो थाङखोला र गङ्गटे पोस्टका सशस्त्र वन रक्षक एवं संयुक्त उपभोक्ताहरूको सहयोगमा सो बाली नष्ट गरिएको वन समूहका सल्लाहकार अर्जुन बस्नेतले जानकारी दिनुभयो। जनप्रगति सामुदायिक वन उपभोक्ता समूह शक्तिखोरको 19 साधारण सभा तथा 5 अधिवेशन आज सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका अध्यक्ष सुरवीर पोखरेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रम समूहका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोषाध्यक्ष मानबहादुर खड्काले आर्थिक र सचिव विष्णुमाया राईमाझीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा आज चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा सरसफाई गरिएको छ। पूर्वी चितवनको जुटपानी 3 रहेको राष्ट्रिय प्राथमिक विद्यालय जुटपानी बजारले आयोजना गरेको सो कार्यक्रममा विद्यालयका शिक्षक एवं विद्यार्थीहरूले सो ऐतिहासिक गढी क्षेत्रमा सरसफाई एवं अवलोकन गरेको विद्यालयका स्काउटर धर्मेन्द्रजङ राईमाझीले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाको हालै भएको भारत र चीन भ्रमणबाट नेपाललाई के फाइदा भएको जस्तो लाग्छ? ए, छिमेकीसँगको सम्बन्ध प्रगाढ भयो। बी, आर्थिक साझेदारीको सम्भावना बढ्यो। र सी, नियमित कुरा हो, केही हुँदैन।